السلام علیکم سامعین، این ایچ کے ورلڈ ریڈیو جاپان سے پروگرام پیش خدمت ہے، آئیے جاپانی بولیں۔ میں ہوں آپ کا میزبان محمد انور، اور میں ہوں میمونہ شمیل۔ آداب عرض۔ آج اس سلسلے کا 13واں سبق ہے۔ آج کا کلیدی جملہ ہے شوسیتس گا سکی دس، مجھے ناول پسند ہیں۔ ہمارے سبق کی مرکزی کردار انا تھائی لینڈ سے آئی ہوئی بین الاقوامی طالبہ ہیں۔ آج غیر ملکی طالب علموں کے ہاسٹل میں ایک پارٹی ہو رہی ہے۔ تو آئیے سامعین سبق نمبر 13 کا مکالمہ سنتے ہیں۔ آج کا کلیدی جملہ ہے شوسیتس گا سکی دس، مجھے ناول پسند ہیں۔ رودریگو سان نو شومی وا نان دس کا؟ دوکشو دس، توکنی ریکشی شو سیتس گا سکی دس۔ へえ、新宿に新しい本屋ができましたよ。みんなで行きませんか？ اب ہم اس مکالمے کی وضاحت کرتے ہیں۔ سکورا پوچھتی ہیں، رودریگو سان نو شومی وا نان دس کا؟ رودریگو صاحب، آپ کا مشغلہ کیا ہے؟ رودریگو سان، یہ رودریگو کا احترام کے لیے بولے جانے والے لفظ سان کے ساتھ لیا جانے والا نام ہے۔ نو، یہ اسموں کو ملانے والا حرف جار ہے۔ شومی، اس کا مطلب ہے مشغلہ۔ وا، یہ موضوع کے ساتھ آنے والا لفظ ہے۔ نان دس کا، اس کا مطلب ہے کیا ہے۔ یہ آپ اور ہمارے سامعین پہلے ہی سیکھ چکے ہیں۔ جی بالکل۔ اس کے بعد رودریگو جواب دیتا ہے، دوکشو دس، کتابیں پڑھنا ہے، یعنی میرا مشغلہ کتابیں پڑھنا ہے۔ دوکشو، اس کا مطلب ہے کتابیں پڑھنا یا مطالعہ کرنا۔ دس، یہ جملے کو ختم کرنے کا شائستہ انداز ہے۔ اگر آپ کا مشغلہ کھیل کھیلنا ہو تو یوں کہیں گے سپورٹس دس، اور اگر آپ کا مشغلہ کھانا پکانا ہو تو یوں کہا جائے گا ڈیوری دس۔ اب مکالمے کی جانب واپس آتے ہیں۔ رودریگو اپنی بات جاری رکھتے ہوئے کہتا ہے، توکنی ریکشی شوسیتس گا سکی دس، مجھے خاص طور پر تاریخی ناول پسند ہیں۔ توکنی، یہ اس میں صفت ہے جس کا مطلب ہے خاص طور پر۔ ریکشی یعنی تاریخ، شوسیتس ناول کو کہتے ہیں۔ نا، یہ اس میں صفت کے مقصد کو ظاہر کرنے والا حرف ہے۔ سکی، یہ بھی ایک اس میں صفت ہے، اس کا مطلب ہے شوقین ہونا یا پسند کرنا۔ اور دس جملے کو ختم کرنے کا شائستہ انداز ہے۔ شوسیتس گا سکی دس، مجھے ناول پسند ہیں، یہ آج کا کلیدی جملہ ہے۔ انور صاحب، ہم پڑھ چکے ہیں کہ او عمل کا مقصد ظاہر کرنے والا حرف جار ہے، تو کیا ہم شوسیتس اور سکی دس نہیں کہہ سکتے کیا؟ جی نہیں، جیسا کہ میں نے کہا کہ سکی یعنی شوق ہونا یا پسند کرنا ایک اس میں صفت ہے، فعل نہیں ہے، اس لیے یہاں پر او نہیں بلکہ گا اس شخص کے شوق کو بیان کرتا ہے۔ ویسے ناپسند ہونے کے لیے ہم کہتے ہیں کرائی، اور چاہنا کے لیے لفظ ہے ہوشی۔ یہ تمام بھی اس میں صفت ہیں، اس لیے پسندیدگی یا ناپسندیدگی کے لیے صفت کے بعد گا آئے گا۔ اچھا، شو سیتسو گا سکی دس کی معنی سکی دس یعنی میں پسند کرتا ہوں، مجھے شوق ہے کو اس وقت بھی استعمال کر سکتے ہیں جب ہم کسی شخص سے کہنا چاہیں کہ مجھے تم سے محبت ہے؟ بالکل کہہ سکتے ہیں، لیکن جاپانی میں فائل کو اکثر حذف کر دیا جاتا ہے، اس لیے سکی دس کہا جائے گا صرف، اور اس کے لیے اناتا یعنی تم یا آپ کہنے کی ضرورت نہیں ہے، لیکن آپ یوں بھی کہہ سکتے ہیں اناتا گا سکی دس۔ اوہو، میرے تو دل کی دھڑکن تیز ہو گئی۔ چلیے دل کی دھڑکن کو روکیے اور مکالمے کی جانب واپس آئیے۔ سکورا کہتی ہیں، hey. یہ حیرت کا اظہار کرنے والا لفظ ہے۔ شنجوکو نی اتاراشی ہونیا گا دیکیماشتا یو، شنجوکو میں کتابوں کی ایک نئی دکان کھلی ہے۔ شنجوکو، یہ ٹوکیو کے ایک علاقے کا نام ہے۔ جی انور صاحب، شنجوکو میں بلدیاتی حکومت کا دفتر واقع ہے، اور یہ بلند و بالا عمارتوں سے بھرا کاروباری علاقہ ہے، اور اس میں بہت سے ڈپارٹمنٹ سٹور اور برقی اشیاء کی دکانیں بھی ہیں۔ جی بالکل، لگتا ہے آپ نے شنجوکو دیکھ لیا ہے۔ جی بالکل۔ اچھا، آپ مکالمے کی جانب واپس آتے ہیں۔ نی، یہ جگہ کی نشاندہی کرنے والا لفظ ہے۔ اتاراشی، یہ ایک اس میں صفت ہے جس کا مطلب ہے نیا یا نئی۔ ہونیا یعنی کتابوں کی دکان، ہونیا میں ہوم کا مطلب ہے کتاب یا کتابیں۔ یہاں پر گا فائل کو ظاہر کرنے والے حرف کے طور پر استعمال ہو رہا ہے۔ اس جملے میں اتاراشی ہونیا یعنی کتابوں کی ایک نئی دکان فائل ہے۔ دیکیماشتا یعنی بنی ہے یا کھلی ہے۔ یہ فعل بننا کی ماضی کی شکل ہے۔ بنیادی فعل یوں ہے دیکیماس، یہ فعل مکمل ہونے کو ظاہر کرتا ہے۔ یو، یہ حرف جار ہے، یہ اس وقت استعمال کیا جاتا ہے جب ہم مخاطب کو کسی ایسی چیز کے بارے میں بتائیں جس کا اسے علم نہ ہو۔ جی، اور اس کے بعد ساکورا تجویز دیتی ہیں، مینا دے اکیماسین کا، ہم سب اکٹھے کیوں نہ چلیں۔ مینا، اس کا مطلب ہے ہم سب۔ دے، یہ حرف جار ہے جو عمل کے طریقے، قسم یا جگہ کی نشاندہی کرتا ہے۔ یہاں پر یہ ظاہر کرتا ہے کہ ساکورا کتابوں کی دکان پر جانے کے ایک خاص طریقے کی تجویز دے رہی ہے۔ وہ طریقہ ہے ہم سب مل کر، مینا دے یعنی ہم سب مل کر یا اکٹھے۔ इसे एक जुमले के तौर पर याद कर लेना बेहतर होगा। इकिमासेन का, क्यों ना हम जाएं। इकिमासेन, ये फेल जाना की मनफी शक्ल है। बुनियादी फेल यूं है इकिमास। अगर आप इसके अख्तिताम पर का लगा देते हैं और इसे सवालिया फकरे में तब्दील करते हैं तो आप ये तजवीज दे रहे हैं कि हम सबको इकट्ठे जाना चाहिए। और अगर आप मास शक्ल के फेल के मास को मासेन का में तब्दील करते हैं तो ये तजवीज या दावत के लिए इस्तेमाल होता है। तो मैमुना, क्या आप इस अंदाज को इख्तियार करते हुए कोई चीज खाने की तजवीज देने का जुमला बनाएंगी? वैसे खाना खाने की जापानी है थाबेमास। तो अनवर साहब, इसके लिए मैं ताबेमास के मास को मासेन का में तब्दील करूंगी, तो जवाब है ताबेमासेन का। जी, जवाब बिल्कुल दुरुस्त है। तो आइए सबक नंबर 13 का मकालमा एक बार फिर सुनते हैं। आज का कलीदी जुमला है शोसेत्सु गा सुकी देसु, मुझे नॉवल पसंद है। रोड्रिगो सान नो शुमी वा नान देसु का? डोक्शो देसु, टोकुनी रेकुशी शोसेत्सु गा सुकी देसु। へえ、新宿に新しい本屋ができましたよ。みんなで行きませんか？ और अब पेश है हमारा कॉर्नर गुर की बातें। इस प्रोग्राम की सुपरवाइजर प्रोफेसर अकाने तोकुनागा हमें आज के अहम नुकात के बारे में बताती हैं। जी, आज हमने इसमें सिफत सुकी यानी शौक होना या पसंद होना के बारे में जाना। मैं इसम सिफत के इस्तेमाल के बारे में तफसील से जानना चाहती हूँ। तो फिर प्रोफेसर साहिबा से पूछते हैं। प्रोफेसर साहिबा बताती हैं कि इसमें सिफत को बुनियादी तौर पर दो अकसाम में तकसीम किया जाता है। एक वो जो हर्फ ई पर खत्म होते हैं और दूसरे वो जो उस हर्फ पर खत्म नहीं होते। वो इसमें सिफत जो हर्फ ई पर खत्म होते हैं उन्हें ई इसमें सिफत कहते हैं। मसलन वसी, हीरोई, नया, अतराशी। हम इसमें सिफत को उन इस्मों से कबल लगाते हैं जिनमें वो तरमीम करते हैं। मिसाल के तौर पर एक नई किताब के लिए है अतराशी होम। और जहां तक हर्फ ई न होने वाले इसमें सिफत की बात है तो जब हम इस्मों में तरमीम करने के लिए उनको इस्तेमाल करते हैं तो उनके साथ ना लगाते हैं, इसलिए वो ना इसमें सिफत कहलाते हैं। इसकी मिसाल आज के सबक का इसमें सिफत है स्की यानी शौक होना या पसंद होना। हो सकता है कि आप ये ख्याल करें कि ये ई इसमें सिफत है क्योंकि ये ई पर खत्म हो रहा है, लेकिन जापानी लिहाज से ये हर्फ की पर खत्म होता है, इसलिए पसंदीदा किताब के लिए बनेगा स्कीना होम। तहम इसमें कुछ इस्तस्ना भी हैं। कुछ ना इसमें सिफत हर्फ ई पर खत्म होते हैं लेकिन जब इसमों को तब्दील किया जाता है तो ये ना इस्तेमाल करते हैं। इनमें शामिल हैं साफ सुथरा या खूबसूरत होना किरेई, मशहूर होना यूमेई, और माहिर होना तोकुई। तो इसलिए खूबसूरत किताब किरे होन नहीं है बल्कि यूं है किरेई ना होन। सामिन, ये था हमारा कॉर्नर गुर की बातें। अब बारी है हमारे कॉर्नर सौती अल्फाज की। इसमें हम आवाजों या रवैयों की अक्कासी करने वाले अल्फाज मुतारिफ करवाते हैं। किरा किरा, अनवर साहब ये हवा की आवाज है ना? जी नहीं, ये लफ्ज जाहिर करता है कि कोई चीज कितनी चमक रही है। मसलन जिलमिलाते सितारे, चमकती आंखें या दमकते पत्थर, इन सब को इस तरह बयान किया जा सकता है किरा किरा। और एक ऐसा लफ्ज भी है जो किसी चीज के पॉलिश होने के बाद उसके साफ या चमकदार होने को बयान करता है, वो है पिका पिका। पिका पिका, जी, ये जाहिर करता है कि पोंछा लगाने के बाद फर्श कितना चमकदार हो चुका है, या फिर जूतों का जो नया जोड़ा आपने अभी अभी खरीदा हो वो भी ऐसा ही होता है पिका पिका। समीन, ये था हमारा कॉर्नर सौती अल्फाज जिसमें हमने आज किरा किरा और पिका पिका मुतारिफ करवाए। और आज के सबक के अख्तिताम से पहले हमारा कॉर्नर है अन्ना के ट्वीट। अन्ना आज के दिन के बारे में ट्वीट करती हैं। रोड्रिगो बहुत अच्छे हैं, लगता है वो जापानी जबान के नावल पढ़ते हैं। मैं अपनी पूरी कोशिश करूंगी कि मैं जापानी में मांगा पढ़ सकूं। सामीन, उम्मीद है कि आपको सबक नंबर 13 पसंद आया होगा। आज का कलीदी जुमला है शोसेत्सु गा सुकी देसु, मुझे नॉवेल पसंद है। लेकिन याद रखिएगा कि सुकी इसमें सिफत है, फेल नहीं है। अगले सबक में तालिबे इल्म पार्टी के बाद सफाई करेंगे। हमारे साथ रहिएगा।